नमस्ते, तपाईँ सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz र यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि एकैसाथ सुनिरहनु भएको छ कार्यक्रम बालावज। र कार्यक्रम बालावजको साथमा तपाईँकै साथमा तपाईँकै माझमा आज पनि अनियरमा म सुजा आइसकेकी छु र यतिखेर मेरो आवाजलाई तपाईँको रेडियो सेट अनि त्यस्तै गरी मोबाइल सेटमा पुर्याउनको लागि कन्ट्रोल रुमबाट मलाई हेल्प गरिरहनु भएको छ विष्णु दाइले। हजुर साथीहरू, कार्यक्रम बालावाज मार्फत मैले तपाईँलाई नै रमाइला रमाइला गीतहरू बजाउनेछु अनि कथा कविता अनि जोक्सहरू भन्नेछु र साथमा इन्फर्मेसनका कुराहरू पनि दिनेछु। र साथीहरू, आज भने तपाईँ हामीलाई कल गर्न सक्नुहुन्छ। हाम्रो स्टेसनको नम्बर रहेको छ 056-563-332 रहेको छ। यसमा आएर आफ्नो प्रतिभाहरू उजागर गर्न सक्नुहुन्छ। जस्तो कोही साथीलाई गीत गाउन आउँछ, कविता भन्न आउँछ, जोक्स भन्न आउँछ, क्यारिकेचर गर्न आउँछ, जे आउँछ ढुक्कसँग हाम्रो स्टेसनको नम्बरमा कल गरेर आफ्नो प्रतिभा देखाउन आग्रह गर्नेछु। र साथीहरूलाई मैले आज बजाउने गीत मार्फत तपाईँहरू नाच्नुभएको छ होला, गाउनुभएको छ होला, यदि नाच्नुभएको छैन, गाउनुभएको छैन भन्ने पनि केही छैन, आज नाच्नुहुनेछ अनि गाउनु पनि हुनेछ है साथीहरू। र साथीहरूले हाम्रो स्टेसनको नम्बरमा कल गर्नुहोस् भन्ने क्रममा हामीलाई 8 क्लाससम्म पढ्ने साथीले मात्र कल गर्न सक्नुहुन्छ र आफ्नो प्रतिभा सबैको सामु देखाउन सक्नुहुन्छ। त्यसैले 056-563-332 कल गर्दै गर्नुहोस् र यतिखेर पनि आउनुहोस् कार्यक्रमको सुरुवातमा सुनौ यो मिठो साङ्गीतिक आवाज। ओके, यो मिठो साङ्गीतिक आवाजपछि फेरि पनि स्वागत गर्न चाहन्छु। साथीहरू सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz कार्यक्रम बालावज र यतिखेर पनि मलाई कन्ट्रोलबाट इसारा पाइसकेकी छु कोही साथी आउनुभएको छ लाइनमा। आउनुहोस् उहाँलाई स्वागत गरौँ। हेलो हेलो, नमस्ते नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? म पर्सादेखि बोल्दैछु। बसन्त रेग्मी पर्सादेखि? अनि हाम्रो बसन्तजीको हालखबर के छ नि? मेरो पनि सबै ठिक छ। अनि कति क्लासमा पढ्नुहुन्छ नि हाम्रो बसन्तजी? एटमा पढ्दै हुनुहुन्छ। अनि कुन स्कुलमा पढ्नुहुन्छ? साकुरा एकाडेमीमा। ओके, अनि खा जानु भयो त? खाएको छैन मैले त, अब प्रोग्राम सकिन्छ अनि खाने। हजुर, अनि भर्खर स्कुल गएर आउनुभएको होला हो कि बिदा छ? हजुर, आज म अलिक सन्चो नभएर स्कुल नगएको। ओ माई गॉड, के भयो त्यस्तो? अलिकति टाउको दुखेको थियो, अहिले निको भयो। ए हो र? हजुर। अनि भोलि शनिबार छ, के कस्तो प्लान छ नि? जी म अब घरमै बस्छु, साथीहरूसँग खेल्न जान्छु। अनि हाम्रो वसन्तको बेस्ट सब्जेक्ट कुन हो नि वसन्त? मेरो इङ्ग्लिस। इङ्ग्लिस हो? हजुर। अनि आज मलाई के सुनाउने नि? हजुरलाई एउटा इङ्ग्लिस गीत। ओके, स्टार्ट गर्नुहोस् न त। ओके, स्टार्ट गर्नुहोस्। Well, you done me and you bet I did. I tried to beat you, but you're so hot that I melted. I fell right through the cracks. Now I'm trying to get back. Before the cool down, no, now I was giving it my besties. And nothing's going to stop me but divine intervention. I'm making it again myself. Doing some more lonesome, but I won't hate. Hesitate no more, no more. He cannot wait. I'm yours. यति मात्र आउँछ? ओके, कस्तो राम्रो, वेलकम। कस्तो राम्रो गीत गाएको वसन्तजी तपाईँले। थ्याङ्क यू। हजुर, अनि कहिले काहीँ स्कुलहरूमा पार्ट लिनुहुन्छ कि लिनु हुँदैन? कहिले काहीँ लिन्थे। कहिले काहीँ लिनुहुन्छ? अनि विनर हुनु भएछ कि भएको छैन त? अहिलेसम्म त भएको छैन। हो र, अब हुनु पर्यो है त। हुन्छ। अनि आज हाम्रो स्टुडियो मार्फत को कसलाई सम्झिन चाहनुहुन्छ? म आफ्नो एउटा दिदीलाई सम्झिन चाहन्छु। ओके। अनि आफ्नो साथीभाइहरूलाई सम्झिन चाहन्छु। अनि अनि फ्यामिलीलाई। ओके, तपाईँलाई। ओके, थ्याङ्क यू, वेलकम। अनि आज भने छुट्टिन्छ है त, फेरि फेरि पनि यस्तै गरी हामीलाई कल गर्दै गर्नुहोस्। आज भने छुट्टिउँ, बाई बाई, बाई बाई। ओके, वसन्तजी हुनुहुन्थ्यो हामीलाई पर्सादेखि कल गर्दै हुनुहुन्थ्यो। एकदमै एउटा रमाइलो इङ्ग्लिस सङ सुनाएर गइसक्नुभयो। यदि तपाईँ पनि यसरी नै आफ्नो प्रतिभा सबैको सामु उजागर गर्न चाहनुहुन्छ भने 0956 63 332 रहेको छ हाम्रो स्टेसनको नम्बर। यसमा आएर आफ्नो प्रतिभाहरू देखाउन सक्नुहुन्छ है साथीहरू। र साथीहरू, अब भने कार्यक्रममा एउटा विज्ञापनको पालो भएको छ, त्यसैले एउटा हामी एउटा विज्ञापन लिन्छौँ। त्योभन्दा अगाडि एउटा मिठो गीत सुन्छौँ, त्यसपछि हामी फेरि आउँछौँ। उसो सुन्दै गर्नुहोस् रेडियो अर्पण। नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको 5 मेगाहर्ज र यो हो कार्यक्रम बाल आवाज। एक किसिमको विश्रामपछि फेरि पनि स्वागत छ साथीहरू, सुनिरहनु भएको छ सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज र यसै गरी विदेशमा रहेर पनि हामीलाई माया गरेर इन्टरनेट अनलाइनको www.radioarpan.com.nb लगइन गरेर सुन्नुहुने हाम्रो सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र आज पनि शुक्रबारको दिन तपाईँहरूकै साथमा तपाईँहरूकै माझमा कार्यक्रम बाल आवाज मार्फत मैले रमाइला रमाइला गीतहरू बजाइरहेकी छु। अनि त्यसपछि अब तपाईँहरूको साथमा तपाईँहरूको फोनका लिनको लागि अन इयरमा म सुजाता आइसकेकी छु र यतिखेर मलाई कन्ट्रोलबाट सहयोग गरिरहनु भएको छ विष्णु दाइले। साथीहरू आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हाम्रो स्टेसनको नम्बरमा कल गर्नुहोस्। हाम्रो स्टेसनको नम्बर रहेको छ 0556533332 रहेको छ। यसमा आएर आफ्नो ट्यालेन्ट देखाउन सक्नुहुन्छ। जस्तो हाम्रो साथीहरू कति ट्यालेन्ट हुनुहुन्छ नि, कोही साथीलाई गीत गाउन आउने हुन्छ, जोक्स भन्न आउने हुन्छ, कविता भन्न आउने हुन्छ, क्याटिकेचर गर्न आउँछ, होइन जे आउँछ ढुक्कसँग आखिर आफ्नो प्रतिभा देखाउने हो। त्यसैले आफ्नो प्रतिभा देखाउन म आग्रह गर्छु साथीहरूलाई। र साथीहरूलाई आफ्नो प्रतिभा देखाउनुहोस् भन्ने क्रममा आज पनि मैले तपाईँकै निम्ति भनेर एउटा सडक बालबालिकाको निम्ति समर्पित एउटा इन्फर्मेसनमूलक एउटा कविता लिएर आएकी छु। ध्यान दिएर सुन्नुहोस् है त। हाम्रो घरको छेउमा फोहोर टिप्न आएका दुईवटा फुत्से केटा छन्, झुत्रो लुगा लाएका, खाना बस्न दुःख भई घरै छाडी भागेछन्, नरमाइलो भएर सहरतिर लागेछन्, सडकमै सुत्छन् रे, मागी मागी खान्छन् रे, जसले जहाँ बोलाउँछ त्यतैतिर जान्छन् रे, कोही कोहीले बोलाई खानेकुरा दिन्छन् रे, दुई चार पैसा पाइहाले नराम्रो चिज किन्छन् रे, बाबुआमा बस्दा हुन् कति पिर मानेर, डुब्दा होलान् शोकमा नरमाइलो ठानेर, आज तिनलाई दुःख भो के पो होला भविष्य, यिनको व्यथा हेर्छ कसले, पार्छ योग्य मनुष्य। पुगे पनि साथीहरू, मैले पनि कति सडक बालबालिकाहरू देखेकी छु, तपाईँले पनि देख्नुभएको छ होला, होइन हेर्नुहोस् न पढ्ने लेख्ने उमेरमा अनि त्यसपछि उनीहरू सडकमा बस्नुपर्दा उनीहरूलाई कति पीडा भएको होला है साथीहरू। अझ त्यति मात्र नभएर उनीहरूको बाबाआमालाई कति पिर पऱ्यो होला है। हाम्रो कविताले पनि भर्खर मात्र भन्यो नि साथीहरू, बाबाआमा कति पिर मानेर बस्दा हुन् अनि शोकमा कति डुब्दा हुन् भनेर है। त्यस कारणले गर्दा साथीहरू हामी त स्कुल जान पाएका छौँ, पढ्न पाएका छौँ, लेख्न पाएका छौँ, त्यसैले हामी एकदमै लक्की छौँ। त्यही भएर चाहिँ त्यो हामीले पढेका सिकेका जति पनि कुराहरू छन् त्यो सबै कुराको पालना गर्दै अगाडि बढ्नुपर्छ है, अनि धेरै पढेर प्रगति पनि गर्नुपर्छ है। त्यो साथीहरू हाम्रो पढ्ने लेख्ने उमेर नै यतिखेर हो, त्यसैले पढाइमा बाहेक अन्त ध्यान लानु भएन। फेरि रमाइलो पनि हामीलाई आवश्यक त पर्छ नि है साथीहरू, रमाइलो त गर्ने हो, रमाइलो गर्नै आइन्छ होइन, आफ्नो ट्यालेन्ट देखाउनु पर्यो, त्यसैले रमाइलो त गर्ने हो, रमाइलो गर्ने क्रममा आफ्नो रेस्पोन्सिबिलिटी पनि पुरा गर्नुपर्छ नि है साथीहरू। त्यस कारण पनि भन्न चाहन्छु कि आफ्नो प्रतिभा देखाउन मन छ भने हाम्रो स्टेसनको नम्बरमा कल गर्नुहोस् भनेर। त्यसैले साथीहरूलाई यो इन्फर्मेसनमूलक कविता भन्ने क्रममा र हामीलाई कल गर्नुहोस् भन्ने क्रममा यतिखेर पनि आउनु सुनौ एउटा मिठो साङ्गीतिक आवाज। Thank you. नभन हामीलाई खाते नभन साथीहरूलाई मैले ब्रेक पछाडिको समयमा एउटा सडक बालबालिकाको निम्ति समर्पित एउटा कविता सुनाएको थिएँ र त्यस क्रममा एउटा हामीलाई खाते नभन भन्ने बोलको एउटा मिठो गीत पनि सुनाएँ नि है साथीहरू। थाहा पाउनु भयो होला नि है साथीहरू हाम्रो हाम्रो कविताले अनि त्यसपछि हाम्रो यो मिठो आवाजले कस्तो इन्फर्मेसन दियो नि है खाते भन्नु हुँदैन अरे सडक बालबालिकालाई घरको बिल्डिङ भनेको के हो थाहा हुँदैन अरे चाडपर्व के हो भने थाहा हुँदैन अरे साथीहरू हामीले पढ्न लेख्न पाएका छैनौँ भनेर यस्तै यस्तै कुराहरू गर्दै थियो हाम्रो गीतले डेफिनेटली हो नि है साथीहरू। हामीले कति सडक बालबालिकाहरू देखेको छौँ त्यस्तो सडक बालबालिकाले हामीले कति पनि हेप्न हुँदैन कोहीले त कस्तो नराम्रो व्यवहार देखाउँछ नि साथीहरू तर त्यस्तो पक्कै पनि गर्न हुँदैन। मैले हाम्रो यसको मैले हाम्रो यस स्टुडियोबाट खाते भन्नु हुँदैन राम्रो व्यवहार गर्नुपर्छ भनेर सिकाइरहेकी छु। यदि तपाईँले पनि सडकमा हिँड्ने बालबालिकालाई राम्रो व्यवहार गर्नु भएन भने मैले भनेको केही अर्थ हुँदैन है साथीहरू। त्यसैले साथीहरू मैले जति पनि कुराहरू भनिरहेकी छु यी सबै कुरालाई फलो गर्नुपर्छ। अनि साथीहरू अब त झन् कस्तो गर्मी पनि स्टार्ट भइसक्यो है साथीहरू गर्मीको समय छ पानी धेरै खानुपर्छ अनि कति जानु पऱ्यो भने छाता ओढेर जानुपर्छ है साथीहरू छाता ओढेर जानुपर्छ भन्ने क्रममा हाम्रो स्टेसनमा 3:53 गइसकेछ त्यसैले विष्णु दाईले बिदा माग्नुपर्छ भनिरहनु भएको छ। साथीसँगै बसेर यस्तै रमाइला रमाइला गीतहरू सुन्न अनि त्यसपछि इन्फर्मेसनका कुराहरू भन्न त मन थियो तर के गर्नु हाम्रो समयले साथ नदिएपछि केही छैन केही छैन है साथीहरू। अर्को हप्ता पनि म तपाईँसँगै बसेर यस्तै रमाइला रमाइला कुरा गर्न अनि तपाईँको प्रतिभा हेर्नको लागि पक्कै पनि डेफिनेटली उपस्थित हुने बाचा गर्दै र आज हामीलाई कल गर्नुहुने हाम्रो वसन्त रेग्मीजीलाई पनि थ्याङ्क्स अ लट भन्दै हामीलाई सुनेर साथ दिनुहुने हाम्रो सम्पूर्ण श्रोताहरू 104.5 MHz तरङ्गसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर सुन्नुहुने हाम्रो सम्पूर्ण श्रोताहरूप्रति आभार प्रकट गर्दै र यतिन्जेलसम्म मलाई कन्ट्रोलबाट साथ दिनुहुने हाम्रो विष्णु दाईप्रति पनि आभार प्रकट गर्दै अर्को हप्ता तपाईँसँगै बसेर यस्तै रमाइला रमाइला कुराकानी गर्न अनिहरूमा म सुझाउने बाचा गर्दै आजको लागि कार्यक्रम बाल आवाजबाट म सुझाव छुटिन्छु। हवस् त नमस्ते एन्ड थ्याङ्क यू। ओहो यो मेरो दाँत छिद्रा परेर पनि साह्रै नराम्रो देखिन्छ फेरि मेरो भाइको पनि दारा आएको छ।